एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै, अधेरीमा छाडी जाने छाया झनै याद आउँछ, बहकिने मन न हो माया हुन्छ धेरै, बहकिने मन न हो माया हुन्छ धेरै। एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क CIN मार्फत हरेक सोमबार राति 9:15 देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकैसाथ। त्यो दिन हराएको घाम हुनेछ, धुम्म हुनेछ त्यो दिन हराएको घाम हुनेछ, मलामीहरूको ताती मुखमा सबैको राम राम हुनेछ, धुम्म हुनेछ त्यो दिन हराएको घाम हुनेछ, मलामीहरूको ताती मुखमा सबैको राम राम हुनेछ, सनाखत भएपछि पोस्टमार्टम नै गर्लान्, सनाखत भएपछि पोस्टमार्टम नै गर्लान्, धुम्म हुनेछ त्यो दिन हराएको घाम हुनेछ, मलामीहरूको ताती मुखमा सबैको राम राम हुनेछ, सनाखत भएपछि पोस्टमार्टम नै गर्लान्, निहालेर हेर्नु मुटुमा तिम्रै नाम हुनेछ, धुम्म हुनेछ त्यो दिन हराएको घाम हुनेछ, मलामीहरूको ताती मुखमा सबैको राम राम हुनेछ। खै सोध्छन् कि सोध्दैनन् त्यो त थाहा छैन, तर के गरी सोधिहालिन् भने जसरी भए पनि भनिदिनु मेरो अन्त्येष्टिको खबर, संसारदेखि नै म हराएको खबर, अनि हराउँदा हराउँदै उनको मनको ठेगाना खोजी गरेको खबर हो, भन्नु चाहिँ भनिदिनु उनलाई यो खबर, यो उनको लागि अन्तिम खबर पनि हो मेरो, याद उनलाई पनि त होला कहिलेकाहीँ, आखिर उनीसँग पनि त छ एउटा मन, म मान्छु त्यो मन परिस्थितिले ढुङ्गा बने होला, तर त्यो त्यही मन हो जसले माया गर्न सिकायो थियो मलाई, रुँदा रुँदै हाँस्न सिकायो थियो, अनि हाँस्दा हाँस्दै बाँच्न सिकायो थियो, अहिले पनि कहिलेकाहीँ त्यो मनमा अक्कल झुकल मेरा यादहरू झुल्किन्छन् होला सायद, त्यति बेला पक्कै पनि सोध्नेछिन् उनले मेरो बारेमा, मैले जस्तै गरी सम्भवतः त्यतिन्जेल धुवा बनेर आकासिसकेको हुनेछु, म खरानी बनेर उडिसकेको हुनेछु, अनि अस्तु बनेर बगिसकेको हुनेछु, तर यो भन्दा नै दुःखको कुरो यी सबै स्वरूपहरू केवल मेरो शरीरका हुनेछन्, म त आत्मा बनेर भड्किरहेको हुनेछु यतै कतै तिम्रै बस्ती वरिपरि। सुने थिए मान्छेले जन्मिँदै मृत्युको फाइलमा स्वीकारोक्तिको दस्तखत गरेर आएको हुन्छ, त्यसैले पनि ढिलो चाँडो त्यो बेहोर्नै पर्छ, तर अवश्यम भावी भन्दैमा कतिपय मृत्युका दृश्यहरू भने बिल्कुल अडमिल्दो हुँदो रहेछ, रङहरू नमिलेको चित्र जस्तै, बीचतिरबाट पढ्न सुरु गरिएको उपन्यास जस्तै, अनि ढाकाको टोपीमा गुँएलाको फुल जस्तै, र त मृत्युप्रति अनेकन असन्तुष्टिहरू ओकल्न मन लाग्दो रहेछ क्यारे। तर यस्ता असन्तुष्टिहरू भने बालुवामा पानी खन्याजी हुँदो रहेछ, बेकामको बेअर्थको। समयगुले भेटिने केही मान्छेहरू आँखाबाट मनतिर ओर्लिँदै गरेको अनुभव हुन्छ कहिलेकाहीँ। उनीहरूको आफूसँग हुने प्रस्तुतिले कति कति बेला आफूलाई सबैभन्दा धेरै माया गर्ने तिनै हुन् कि जस्तो लागि मन बहकिने पनि गर्छ। महिलाको नबाँधिएको फोकेको कपाल जस्तो जति बेला पनि असरल छरिने मनले कैयौँ रूप र सौन्दर्यको यात्रा गर्यो होला। आँखाको बाटो हुँदै मनको पर्दामा अनेक अनुहारहरू स्थापित हुन खोज्थे, तर तिनीहरू मनसम्म नपुग्दै आधा बाटोमै बिलाएर गए, हराएर गए। तर मनको स्थायी पर्दामा कोरिएको एउटा आकृति भने झनै बल्झिरह्यो एक तमासले। हुन त त्यो आकृति सम्झनुको पनि फाइदा के नै पो थियो र? किन सम्झिनु अर्का के श्रीमती भइसकेकी एउटा मान्छेको आकृति? फुल बन्न खोज्दा खोज्दै काँडा भयो भनिदिनु, काँडा बनेपछि आफै टाढा भयो भनिदिनु। फुल बन्न खोज्दा खोज्दै काँडा भयो भनिदिनु, काँडा बनेपछि आफै टाढा भयो भनिदिनु। हरियो हुँदा लुच्नेहरू धेरै भेट्यो जिन्दगीमा, लुच्दा लुच्दै कठै एक्लो डाँडा भयो भनिदिनु। फुल बन्न खोज्दा खोज्दै काँडा भयो भनिदिनु, काँडा बनेपछि आफै टाढा भयो भनिदिनु। खै यो मनलाई पनि के भएको हो? आफै नरहेपछि त इच्छाहरू पनि स्वतः समाप्त हुनुपर्ने हो, तर फेरि पनि आफ्नो अन्तिम अवस्थाबारे जानकारी होस् उनलाई भन्ने लाग्दो रहेछ क्यारे। केही दिन भयो सपनाहरू पनि नराम्रो देख्न थालेको छु। एउटा सपना दोहोरिरहन्छ अचेल, द रिकरिङ ड्रिम कथामा किम्बर्ली क्लार्कले देख्ने सपना जस्तै। तर मेरो सपनामा किमले देख्ने जस्तो कालो भूत देखा पर्दैन, बरु दारी जुङ्गा र आँखी भाउ पनि सबै सेतामै फुलेको एउटा बुढो मान्छे सेते बर्कोले गमलङ शरीर ढाकेर देखा पर्छ। अनि मलाई आफूसँगै आउन आग्रह गर्छ, म नाइ भन्छु तै पनि ऊ टेपी गर्छ, भन्छ किन विरक्तिएर बस्छौ एक्लै। म एक्लो नभएको प्रमाणित गर्न मेरा आफन्तहरूको सूची पेश गर्छु उसको अघिल्तिर। ऊ चर्यात्रुत पारेर फ्याँक्छ त्यो सूची अनि सोध्छ मलाई, तिमी आफैबाट त एक्लै सकेको छौ अनि फेरि किन अरूहरूको घेराबन्दीमा बाँचेको छु भन्ने ढोङ गर्छौ मसँग। म प्रतिप्रश्न गर्छु, कसरी एक्लिएँ म आफैबाट? ऊ अर्को प्रश्न थोपर्छ, तिम्रो मन तिमीसँग छ? तत्क्षण म छामी टोपल्छु अनि सोध्छु, मन पनि कहीँ आफूसँग छ र छैन भन्ने थाहा हुन्छ र? ऊ जवाफ फर्काउँछ, आफूसँग भयो भने त अनुभवले फेला पर्छ, तर तिमीसँग त छँदै छैन त कसरी फेला परोस्? जसलाई अधिक विश्वास गरेर मन सुम्पियो उसैले जाँदा जाँदै तिम्रो मन पनि आफैसँग लिएर गयो, सायद कहिले नफर्काउने गरी। तिमी त फगत सजीवता प्रदर्शन गर्दै श्वास प्रश्वास प्रक्रियामा सहभागी भइरहेका छौ। तिम्रो संसार तिमीले सोचे जस्तै पवित्र छैन। यस्तै अनेकन कुराहरूमा मलाई भुलाउँदै ऊ फेरि आफूसँगै आउन ढेपी गर्छ, तर म कसै गरी पनि राजी हुन्न। त्यतिकैमा मान्छे नै हो कि झैँ लाग्ने केही डरलाग्दा प्राणीहरू एक्कासी प्रकट भएर घिच्याउन खोज्छन् मलाई। म चिच्याउँछु, कराउँछु, झट्ट आँखा खुल्छ, निथ्रुक्क पसिनाले भिजेको अवस्थामा आफ्नै बिछ्यौनामा पाउँछु आफैलाई। हो, यस्तै सपना अझै लगातार दोहोरिरहेका छन्। खै मलाई जिन्दगीदेखि माया लागेर हो कि अझै धेरै बाँच्ने स्वार्थ जागेर हो? सपनादेखि तर्सिन थालेको छु म चाहिँ। उनी गएपछि यस्तो लागेको थियो कि अब मसँग त्यस्तो केही छैन जसको मलाई औधि माया छ अरूले खोस्ला भन्ने। तर फेरि यो उमेरमा मलाई आफैप्रति माया लागेर आएको छ। भक्तराज आचार्यले गाउनु भए जस्तै अजहार सपनाहरूको माया लागेर आउँछ, बाँच्ने रहर जस्तो फेरि भएर आउँछ। सुने थिएँ फलामलाई फलामले काट्छ, आगोले पोलेको घाउ आगोमै सेकाउनु पर्छ। फेरि पनि मैले लाखौँ कोसिस गर्दा पनि बुझ्नै नसकेको एउटा कुरो, बिर्सिएर जानेलाई चाहिँ किन सधैँ सम्झिरहन्छ होला मान्छे, किन उसले जस्तै आफूले पनि बोल्न सक्दैन होला। छाडी जाने मान्छेलाई सम्झिएर रुनै पर्ने, उसकै यादमा एक्लै एक्लै पागलसरी हुनै पर्ने। छाडी जाने मान्छेलाई सम्झिएर रुनै पर्ने, उसकै यादमा एक्लै एक्लै पागलसरी हुनै पर्ने। के हुन्छ खै मायामा त्यस्तो बुझ्नै गाह्रो भयो, कहिलेकाहीँ एकान्तमा उसको तस्बिर छुनै पर्ने। छाडी जाने मान्छेलाई सम्झिएर रुनै पर्ने, उसकै यादमा एक्लै एक्लै पागलसरी हुनै पर्ने। मन भत्किएपछि बाँचेर के नै हुन्छ, बाँचेको देखाउन हाँसेर के नै हुन्छ, चाहेको केही पनि पाइन्न भने यदि फुल राम्रो कि जुन दाँजेर के नै हुन्छ। सिआइएनमा सोमबार बिबिसी पछि आउँछ, एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ। हिजोभन्दा आज राम्रो, आजभन्दा भोलि बहकिने मन हो यो, मन बहकाउँछ। खुसी थोरै, आँसु धेरै, पीर छ आज पनि, पारी भोजराज वारी महावीर छ आज पनि। स्वस्थानी पढिसक्नु भएको तपाईँ, पढेको सुनिसक्नु भएको तपाईँ, अनि जहाँ जे जस्तो अवस्थामा भए पनि अघि नैदेखि मलाई पर्खिएर बसिरहनु भएको तपाईँ सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। भेटिएर छुटिएकाहरू अनि छुटिएर कहिल्यै नभेटिएकाहरू सबैलाई एकैछिन भए पनि बहकाउन आइपुगे सारथी भोजराज विश्वकर्मासँगै। लौ आउनुहोस् एकैछिन मन भाँचेको कुरा गर्छु, त्यति हुँदा हुँदै पनि बाँचेको कुरा गर्छु। सामुदायिक सूचना नेटवर्क सिआइएनको स्टुडियो काठमाडौँबाट प्रसारण भइरहेको यो रेडियो कार्यक्रम बहकिने मन, काठमाडौँमा दुईवटा रेडियो, रेडियो उपत्यका र रेडियो अभियानसँगै देशभरिका 61 रेडियोबाट तपाईँले एकैसाथ सुनिरहनु भएको छ। र आज पनि उसै गरी तपाईँलाई बहकाउन आइपुग्यौँ। बहाना अनेक हुन सक्छन् तर उद्देश्य बहकिनु हुन्छ। हामी विभिन्न राजनीतिक घटनाक्रम, सामाजिक परिदृश्यहरू, सामाजिक विकृति र विसङ्गतिहरूबाट टाढा बसेर एकैछिन एकान्तपनको आभास गर्छौँ, बहकिने प्रयत्नमा रहन्छौँ। तपाईँ पनि आउन सक्नुहुन्छ 01-55-50-982 नम्बर डायल गरेर, अनि आइसकेपछि तपाईँले आज हामीले कार्यक्रममा सोध्ने प्रश्नको जवाफ पनि तपाईँले आफ्नै विचार राख्न सक्नुहुन्छ र तपाईँले मुक्तक लिएर आउनुहोला। तपाईँको मुक्तक सुन्छौँ र जवाफ फर्काउँछौँ। र आउँदा आउँदै तपाईँले प्रविधिमा रहनुहुने साथीलाई तपाईँले आफ्नो नम्बर छिपाइदिनु होला। आज आउने साथीहरूमध्येबाट उत्कृष्ट रहने साथीलाई अर्को श्रृङ्खलामा हामी लिएर आउँछौँ। जस्तै उत्कृष्ट मुक्तक भन्नुहुन्छ उहाँलाई, मैले यसो भनिरहँदा गएको श्रृङ्खलामा उत्कृष्ट हुने साथी चाहिँ को हुनुहुन्छ होला भन्ने जिज्ञासा तपाईँहरूलाई लागिरहेको होला। गएको श्रृङ्खलामा आएर यो मुक्तक भन्नुभएको थियो उहाँले, खालि सिउँदो देख्दा यो मन आतिन्छ, भरौँ सिउँदो भन्दा यो मन साटिन्छ, तिमी मेरो भएको देख्छु सपना, भरौँ त सिउँदो बन्धन बाँधिन्छ। दाङका मित्र अशोक नेपाली, गएको श्रृङ्खलाको उत्कृष्ट साथी, यतिखेर फोन सम्पर्कमा हुनुहुन्छ। अशोकजी स्वागत छ तपाईँलाई कार्यक्रम बहकिनी मनमा। हजुर दाजु धन्यवाद, बधाई पनि छ। हजुर, दाङ कहाँ हो तपाईँको बसाई? दाङ घोराई यो काठीकोल भन्ने ठाउँमा नै। ए, अनि के गर्दै हुनुहुन्छ अशोकजी तपाईँ? म अहिले पढ्दै हो दाजु। कहाँ, कतिमा? ए, दाङकै यो कलेज विद्यानिलकण्ठ बहुमुखी क्याम्पसमा अहिले 12 दाइ। ए, अनि मन बहकिन्छ है? हजुर एकदमै। कस्तो बेलामा बढी बहकिन्छ मन? अब कहिले काहीँ अब एकान्तमा पनि बढी बहकिन्छ, प्राय एकान्तमै भए बेला अब केही कुराहरू पहिलेका यादहरू सम्झेर पनि मन बहकिन्छ, अनि यो तपाईँको कार्यक्रमलाई झन् अब बहकाइहाल्छ। यो पहिलेका यादहरू भन्नाले जस्तै बहकिनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ यादहरू नै हुँदा रहेछन् क्यारे, होइन? हजुर एकदमै, याद नभए त बहकिने हुँदै हुन्न, बहकिनको लागि पनि अब याद चाहिन्छ। अनि पछिल्लो समय तपाईँलाई एक्लोपनमा बहकाउनका लागि साथ दिने बहकिने मन चाहिँ के कस्तो छ साथीहरूको नजरमा यो कार्यक्रम? एकदमै राम्रो छ दाइ। मैले पहिलो पटक एकजना मेरो एक कलेजको साथी उपेन्द्र प्रकाश पुरी भन्ने जुन रुकुमको हो, रुकुमको एफएममा सुनेर रेकर्ड गर्नुभएको रहेछ, त्यो उहाँले मलाई सुनाउनु भयो, सँगै पढ्छौँ। एकदमै बहकिन सजिलो भयो यतातिर दाङको यता अम्बेश्वरी भन्ने ठाउँमा घुम्न गएको बेला सुनाउनु भयो र एकदमै मन पर्यो, अनि त्यही लगत्तै तिन पटकसम्म मैले यो कार्यक्रम लाइभ सुने अनि ट्राई गरिरहेको थिएँ, तर लाग्यो फोन है। त्यही त, धेरै साथीहरूको लामो यात्राको साथी बन्धु रहेछ, उहाँहरू कार्यक्रम सुन्दै अगाडि बढ्नु हुँदो रहेछ। अस्ति एकजना मित्रले मलाई फोन गरेर भन्नुभएको थियो, म काठमाडौँबाट बुटवल पुग्ने बेलासम्म तपाईँको 10 एपिसोड सबै सुने, हरेक पटक सुन्दा त्यही एपिसोड पनि मलाई नयाँ जस्तो लाग्छ भन्दै हुनुहुन्थ्यो। तपाईँहरूको बहकिने साथी बनाउँदै रहेछ, एउटा रेडियो कार्यक्रम रेकर्ड गरेर सम्म राख्न त्यतिसम्म तपाईँहरूलाई जाँगर चलाउने त्यो प्रयत्न चाहिँ भएछ। ठिक छ, यो बयानतिर नलागौँ। अब तपाईँ मार्फत नै म आजको यो प्रश्न सार्वजनिक गर्दैछु, जो यतिखेर हामीलाई सुनेर बसिरहनु भएको छ र 01-55-50-982 नम्बर डायल गर्न तयार हुनुहुन्छ सबैको लागि यो प्रश्न, तर प्रश्न म अशोकजीको मार्फतबाट राख्दैछु। अशोकजी, प्रेम छुटिसकेपछि पनि आफ्नो अवस्थाको बारेमा उसले थाहा पाइदिए हुन्थ्यो भन्ने किन लाग्छ हामीलाई? यो भनेको चाहिँ जस्तै प्रेम छुटिसकेपछि आफू उसको यादमा बसेको, तडपिएर बसेको, आफू धेरै रोइरहेको, या उसलाई कति माया गर्छु भनेर त्यो कष्टप्रद जीवनहरू दिनहरू बिताइरहेको, या आफूले कुनै क्षेत्रमा अलिकति प्रगति गरेको, त्यो चाहिँ उसले पनि थाहा पाइदिए हुन्थ्यो भन्ने किन लाग्छ होला हामीलाई? अब किन भनेपछि दाइ, अब पहिले जुन अब सबभन्दा पहिले त यो मायाको कारणले हो, जति साँचो माया गरिन्छ त्यस कारणले पनि उसले सम्झिदियोस् हुन्थ्यो, अनि जुन मिस्टर अन्डरस्ट्यान्डिङमा जुन अब छुटेको हुन्छ माया, अब ताकि अब उसले पनि थाहा पाओस् कि यस्तो राम्रो मान्छे थियो भनेर, उसलाई पनि पश्चाताप होस् कि मैले यति राम्रो साथीलाई गुमाएँ भन्ने, त्यसले पनि मलाई लाग्छ जहाँसम्म त्यो हुन्छ दाइ। त्यस कारणले निकै महत्त्वपूर्ण कुरा उठाउनु भयो, एउटा मिसअन्डरस्ट्यान्डिङमा जुन उसले बुझ्न नसकेर पनि कतिपय पटक सम्बन्धहरू टुङ्गिएका हुन सक्छन्, त्यो अवस्थामा चाहिँ अझ देखाउन पाऊँ वास्तविकता भन्ने पनि एउटा रहर होला है। हजुर अशोकजी, अब सुरु गर्नुहोस् तपाईँको मुक्तक। हुन्छ दाइ। साँचो माया गर्दा पनि हुन्न रहेछ यहाँ, भक्का निदा पनि मन रुन्न रहेछ यहाँ, साँचो माया गर्दा पनि हुन्न रहेछ यहाँ, भक्का निदा पनि मन रुन्न रहेछ यहाँ, आशा जति निराशामा परिणत भएको बेला, आशा जति निराशामा परिणत भएको बेला, पिरतीले पनि मन छुन्न रहेछ यहाँ, साँचो माया गर्दा पनि हुन्न रहेछ यहाँ, भक्का निदा पनि मन रुन्न रहेछ यहाँ। आशा र निराशाको योगफल हो जिन्दगानी। तपाईँले आशा जति निराशामा परिणत भएको भन्नुभयो, आशा र निराशाको योगफल हो जिन्दगानी, कर्कलाको पातको पानी ढलफल हो जिन्दगानी। आशा र निराशाको योगफल हो जिन्दगानी, कर्कलाको पातको पानी ढलफल हो जिन्दगानी, खुसी मात्रै हुँदा पनि केही नपुगेको जस्तो, खुशी मात्रै हुँदा पनि केही नपुगेको जस्तो आशा र निराशाको योगफल हो जिन्दगानी कर्कलाको पातको पानी ढलपल हो जिन्दगानी खुशी मात्रै हुँदा पनि केही नपुगेको जस्तो कहिलेकाहीँ रुनै पर्ने तल तल हो जिन्दगानी आशा र निराशाको योगफल हो जिन्दगानी कर्कलाको पातको पानी ढलफल हो जिन्दगानी नमस्कार छुट्टिन्छौँ सधैँ यस्तै माया गरिरहनु होला अशोक नेपाली दाङको गोराईबाट देखेर फोन सम्पर्कमा हुनुहुन्थ्यो अब तपाईँको पालो 01-55-50-982 नम्बर डायल गरेर आउन सक्नुहुन्छ प्रेम छुटिसकेपछि पनि आफ्नो अवस्थाको बारेमा उसले थाहा पाइदिए हुन्थ्यो भन्ने चाहिँ किन लागिरहन्छ हामीलाई यो प्रश्न तपाईँ यो कार्यक्रम कुन कुन रेडियोबाट सुनिरहनु भएको छ म यहाँनिर रेडियोको नाम अगाडि सर्छु काठमाडौँमा रेडियो उपत्यका र रेडियो अभियानबाट तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ यसैगरी रूपन्देहीमा रेडियो जागरण र रेडियो देवदहबाट कपिलवस्तुमा रेडियो समानता र रेडियो भोइस एफएमबाट चितवनमा रेडियो अर्पण रेडियो ध्रुवतारा रेडियो नारायणी र रेडियो माडीबाट यसैगरी नवलपरासीमा रेडियो परासी र रेडियो दाउनेबाट तनहुँमा रेडियो देवघाट मेरो साथी एफएम र दमौली एफएमबाट सुर्खेतमा जागरण एफएम रेडियो भेरी बुलबुले एफएम रेडियो सुर्खेतबाट बाँकेमा भेरी एफएम रेडियो प्रतिबोध रेडियो कोहलपुरबाट उदयपुरमा रेडियो त्रियुगा रेडियो उदयपुर रेडियो अमूर्त एफएमबाट दाङमा रेडियो देउखुरी रेडियो सरयू गङ्गा रेडियो नयाँ युग प्रकृति एफएम र रेडियो रेडियो हाम्रो पहुँचबाट दैलेखमा रेडियो ध्रुवतारा र रेडियो पञ्चकोशीबाट सल्यानमा रेडियो कपुरकोट र रेडियो शारदा एफएम प्युठानमा रेडियो मान्डवी र रेडियो प्युठान गोर्खामा रेडियो मनकामना अर्घाखाँचीमा रेडियो देउराली र रेडियो अर्घाखाँची मुस्ताङमा रेडियो मुस्ताङ रुकुममा सानीभेरी एफएम बैतडीमा सौगात एफएम जाजरको रेडियो हाम्रो पाइला खोटाङमा हलेसी एफएम डोल्पामा रेडियो डोल्पा दार्चुलामा नयाँ नेपाल एफएम ओखलढुङ्गामा रमाइलो सामुदायिक रेडियो मुगुमा रेडियो मुगु नुवाकोटमा नुवाकोट एफएम धादिङमा रेडियो राजमार्ग मकवानपुरमा रेडियो मकवानपुर पर्सामा रेडियो नारायणी र रेडियो तराई रौतहटमा रेडियो नुन्थर र रेडियो गुञ्जन सर्लाहीमा रेडियो एकता रामेछापमा हजुरको रेडियो सङ्खुवासभामा खाँदबारी एफएम बर्दियामा रेडियो बबई र धरानमा रेडियो गणतन्त्रबाट तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ कोही मित्र फोन सम्पर्कमा हुनुहुन्छ प्रेम छुटिसकेपछि पनि आफ्नो अवस्थाको बारेमा उसले थाहा पाइदिए हुन्थ्यो भन्ने किन लाग्छ होला हामीलाई हामीले त्यो यादहरूमा बिताएका कष्टप्रद दिनहरूको बारेमा उसले जानकारी पाइदिए हुन्थ्यो भन्ने या आफूले खसाएका आँसुहरूको बारेमा उसले केही मात्रै भए पनि हेक्का पाइदिए हुन्थ्यो कि कसरी दिनहरू बिताइरहेको छु मैले भन्ने चाहिँ किन लाग्छ होला त के कुराले त्यहाँनिर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ होला यो विषयमा तपाईँको विचार बुझ्न खोजिरहेको छु म कोही हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार विक्रमजी तपाईँ हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म मान्छे त प्युठानको है अहिले दाङको लवाईदेखि रिता खड्का ए रिताजी दाङबाट अनि रिताजी तपाईँलाई मेरो प्रश्न प्रेम छुटिसकेपछि पनि आफ्नो अवस्थाको बारेमा उसले थाहा पाइदिए हुन्थ्यो भन्ने किन लाग्छ होला हामीलाई थाहा पाइदिए हुन्थ्यो जस्तो लाग्ने अब सँगै छँदाको पलहरू उसले अलिकति घृणा तिरस्कार जसरी छोडेर गएको हुन्छ उसलाई छोडिसकेपछि आफूले कुनै प्रगति गरियो या राम्रो काम गरियो भने आफू अलिकति मानता देखाउनको लागि उसको सामान्य उसले थाहा पाइदिए हुन्थ्यो जस्तो लाग्छ होला केही इगो पनि हुन्छ होला है यहाँनिर कि मैले पनि त गर्न सक्छु या म पनि तिमीबाट तिरस्कृत भएको मान्छे भन्ने पनि हुन्छ होला हजुर एकदमै हिम्मत जागेर आउँछ र पछि उसले मेरो बारेमा राम्रो कुराको बारेमा थाहा पाइदिए हुन्थ्यो जस्तो लाग्छ होला अनि रिताजी तपाईँ के गर्नुहुन्छ पेसागत रूपमा तिमीसँग अलिकति हाँसो बिसाउँदैछु तिमीसँग अलिकति हाँसो बिसाउँदैछु तिमीसँग जिन्दगीको भारी बिसाउँदैछु मेरो हजुर भावनाको कदर गरिदिनु है मेरो हजुर भावनाको कदर गरिदिनु है तिम्रै यादले जलेको यो मुटु सिल्च्याउँदैछु तिम्रै यादले जलेको यो मुटु सिल्च्याउँदैछु तिमी मेरो आफ्नै हौरता गाली गर्छु म तिमी मेरो आफ्नै हौरता गाली गर्छु म तिमी तिमी मेरो ढुकढुकी हौ तिमी बिना मर्छु म जब पिरो लिन्छौ तिमी मुटु दुख्छ मेरो त्यसैले त आँखाबाट आँसु बनी झर्छु म हो त्यसैले त आँखाबाट आँसु बनी झर्छु म हाँसो बिसाउनु अनि हाँसो लिएर जानु हाँसो बिसाउनु अनि हाँसो लिएर जानु मिल्छ भने बरु मनको पीडा दिएर जानु। हाँसो बिसाउनु अनि हाँसो लिएर जानु मिल्छ भने बरु मनको पीडा दिएर जानु। साँठ फेर नहो जिन्दगानी विनिमय पनि भन्छन्, साँठ फेर नहो जिन्दगानी विनिमय पनि भन्छन्। सकिन्न भने पनि कतै हाँसो पिएर जानु, हाँसो बिसाउनु अनि हाँसो लिएर जानु मिल्छ भने बरु आफ्नो पीडा दिएर जानु। रिताजी, मुक्तको नियममा थिएन है तपाईँ? रिताजी आउनुभएको थियो प्युठानबाट, कृपया मुक्तक लिएर आउनु होला है। कृपया मलाई अर्को श्रृङ्खलामा तपाईँ आउनेहरूबाट उत्कृष्ट छनौट गर्नको लागि चाहिँ सहज हुन्छ। यो धेरै साथीहरूले मुक्तक कसरी लेख्ने भन्नुहुन्छ, धेरै अघिल्लो श्रृङ्खलामा भनेको थिएँ मैले, केही पछि भनौँला पनि तपाईँलाई, तर मुक्तक लिएर आउनु होला, कार्यक्रम सुनिरहनु होला, र कार्यक्रममा भन्ने मुक्तकहरूबाट पनि तपाईँले धेरै तपाईँलाई त्यो विचारहरू आउन सक्छन्, केही जान्न सक्नुहुन्छ। छुटिसकेपछि पनि आफ्नो अवस्थापकको बारेमा उसले थाहा पाओस् भन्ने किन लाग्छ हामीलाई, यो सोधिरहेको छु म आज। यो संसारमा कुनै पनि चिज स्थायी प्रकृतिको छैन, चाहे स्वरूपमा होस् या अर्थमा, आज जे छ सधैँ त्यही रहँदैन। यदिसम्म कि हामीले लेख्ने शब्दमा धरी स्थायित्व नहुँदो रहेछ। पहिले शहीद लेख्दा स मोटो लेखिन्थ्यो, तर अचेल पातलो स लेखिने गरिएको छ, याद गर्नुभएको छ तपाईँले। परेवाको खुट्टामा बाँधेर पत्र पठाउने युगसम्म पनि फर्किनु पर्दैन हामीलाई, मात्र 3 दशक अगाडिको कुरा सम्झिने पुग्छ। त्यति बेला टाइपराइटर निकै प्रचलनमा थियो, तर अहिले कतिलाई त टाइपराइटर कस्तो हुन्छ भन्ने समेत थाहा छैन, त्यसको ठाउँ त कम्प्युटरले लिइदियो। अहिले जस्तो एफएम रेडियोहरू प्रशस्तै नहुँदा कहीँको ठुल्ठुला घटनाहरूबारे थाहा पाउन गाइनेदाईको बाटो हेरेर बस्नु पर्थ्यो। नमिता सुमिता हत्याघटनाको बेलासम्म पनि यस्तै थियो अवस्था, तर अहिले त संसारको विकास यसरी भइदियो कि अमेरिकाको राष्ट्रपति निर्वाचनमा कुन राज्यमा कुन उम्मेद्वार कति मतले अगाडि रहेका छन् भन्ने पनि घरमै बसी बसी छिनमै थाहा पाउन सक्छौँ हामी। हिजोको संसार अवस्था र आजको संसार अवस्थामा आकाश जमिनको अन्तर छ। हिजो जे थियो आज त्यो छैन, र भोलि फेरि यो रहँदैन पनि। आखिर परिवर्तन नै संसारको नियम त हो नि। कुनै पनि कुरा स्थायी रहँदैन, किनभने सबै परिवर्तनशील छन् भनेर मान्ने हो भने आजको घनिष्ठ प्रेम भोलि छुच्चिनुलाई त्यति अस्वाभाविक मान्न सकिन्न। हामी किन पनि यसो भन्न सक्छौँ भने मान्छेको मन पनि स्थिर रहँदैन, गतिशील भइरहन्छ यो। त्यसैले पनि कतिपय सम्बन्धहरू जसरी स्थापित हुन्छन् त्यसरी नै विस्थापित पनि। त्यसैले पनि यसरी छुटिएका सम्बन्धहरूले छुटिसकेपछि पनि आफ्नो अवस्थाको बारेमा उसले थाहा पाइदियोस् भन्ने चाहिँ किन लाग्छ त हामीलाई? कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार, हेलो, आवाज एकदमै सुनिरहेको छैन म तपाईँको। हेलो, कोही हुनुहुन्थ्यो, उहाँको आवाज आएन। अब तपाईँको भालो 01-55-50-982 यो नम्बर डायल गरेर तपाईँ आउन सक्नुहुन्छ। प्रेम छुटिसकेपछि पनि आफ्नो अवस्थाको बारेमा उसले थाहा पाइदियो हुन्थ्यो भन्ने किन लाग्छ हामीलाई? कहिलेकाहीँ उसको साथीको माध्यमबाट भए पनि जसरी हामी उसका कुराहरू सोच्छौँ, त्यसै गरी आफ्ना कुराहरू पनि अदृश्य रूपमा या अघोषित रूपमा सुनाइरहेका हुन्छौँ। म अहिले यसो गर्दैछु, अझै यस्तै गर्दैछु, अनि त्यो साथीले उसको बारेमा कुरा निकालिहाले बडो भावनात्मक हुन्छौँ हामी, अनि भनिदिन्छौँ जिन्दगी यादहरूमा बिताउनुको पनि मजा बेग्लै छ। कसैले बुझेन त के भयो, बुझ्नेहरूले त बुझ्न सक्छन् अनि जिन्दगी आफ्नै ढङ्गले बिताउन सक्छन्। आफ्नो जिन्दगी हो, म आफ्नै तरिकाले बिताउँला, यादहरूको बैशाखी टेकेर बिताउँला, आँसुहरूको गुन्टो बोकेर बिताउँला, यस्तै जवाफ फर्काउन सक्छौँ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। हजुर नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? मुकेशजी जाजरकोटबाट। मुकेशजी, तपाईँलाई पनि मेरो प्रश्न, प्रेम छुटिसकेपछि पनि आफ्नो अवस्थाको बारेमा उसले थाहा पाइदियो हुन्थ्यो भन्ने किन लाग्छ हामीलाई? सायद मेरो विचारमा उसलाई आफ्नो बारेमा थाहा भइसकेपछि उसको मनमा पश्चाताप होला भनेर। पहिले जुन व्यवहार भयो त्यसको बारेमा केही पश्चाताप होला भनेर। हुन्छ मुकेशजी, अब तपाईँ आफ्नो मुक्तक सुरु गर्नुहोस्। हुन्छ, सुरु गरौँ। मैले छोडे रुँदै मर्ला भन्ने नसम्झिनु, मैले छोडे रुँदै मर्ला भन्ने नसम्झिनु, जीवनदेखि हार्ला झर्ला भन्ने नसम्झिनु, मैले छोडे रुँदै मर्ला भन्ने नसम्झिनु, तिमीले मलाई भुल्यौ भने मैले पनि भुल्न सक्छु, तिमीले मलाई भुल्यौ भने मैले पनि भुल्न सक्छु, मैले छोडे रुँदै मर्ला भन्ने नसम्झिनु, जीवनदेखि हार्ला झर्ला भन्ने नसम्झिनु, मैले तिमीले मलाई भुल्यौ भने मैले पनि भुल्न सक्छु, एक होरो माया गर्ला भन्ने नसम्झिनु, मैले छोडे रुँदै मर्ला भन्ने नसम्झिनु, जीवनदेखि हार्ला झर्ला भन्ने नसम्झिनु। धन्यवाद। हो यस्तै अठोट लिने धीर हुनुपर्छ, हो यस्तै अठोट लिने धीर हुनुपर्छ, म नि भुल्न सक्छु भन्ने जन्जिर हुनुपर्छ। हो यस्तै अठोट लिने धीर हुनुपर्छ, म नि भुल्न सक्छु भन्ने जन्जिर हुनुपर्छ। कतिपय मान्छेहरू भुल्दिनमा पनि भन्छन्, कतिपय मान्छेहरू भुल्दिनमा पनि भन्छन्, उनीहरूको लागि पनि तस्बिर हुनुपर्छ। हो यस्तै अठोट लिने धीर हुनुपर्छ, हो यस्तै अठोट जस्तै धीर हुनुपर्छ। नमस्कार, छुटिन्छौँ। राजरकोटबाट मुकेशजी आउनुभएको थियो। प्रेम छुटिसके पछि पनि आफ्नो अवस्थाको बारेमा उसलाई थाहा भइदिए हुन्थ्यो भन्ने चाहिँ किन लाग्छ होला हामीलाई? 01-55-50-982 यो नम्बर डायल गरेर तपाईँ आउन सक्नुहुन्छ। कसैसँग प्रेममा हुँदा हामी एक अर्कासँग भावनात्मक रूपले यसरी गाँसिएका हुन्छौँ कि प्रेम छुटेपछि पनि हामी पूर्णतया त्यो परिधिबाट बाहिरिन भने सक्दैनौँ। निकै कसिलो हुन्छ त्यो गाँठो। हो त्यति बेला एक किसिमले एक अर्कामा विलिन भएका हुन्छौँ हामी, आफ्नै अस्तित्वको समेत हेक्का हुँदैन हामीलाई। त्यसैले त भनिन्छ नि, प्रेममा आफ्नै परिचय भुलेर पर्यटक हुन्छ मान्छे। यति बेला हामी एक अर्कामा यति धेरै आसक्त भइसकेका हुन्छौँ कि छिनछिनमै एक अर्काको खबर बुझ्न मन लाग्छ। अहिले त अझ हात हातमै मोबाइल हुनाले पनि झनै सहज भएको छ। फोनै नगरे पनि मिस यु लभ यु भन्दै म्यासेज पठाइरहन अनि छिनछिनमै छुस्स छुस्स मिस्कल हान्दै सम्झिएको प्रमाण पेस गरिरहन। अर्को कुरा पनि भन्छु तपाईँलाई, यदि तपाईँ कसैसँग असाध्यै प्रेम गरिरहनु भएको छ भने याद गर्नुहोस्, कुनै दिन तपाईँको घरमा केही मिठो परिकार पाक्यो भने तपाईँलाई झट्टै उसको याद आइहाल्छ, उसले पनि दिन पाए नि हुने भन्ने लागिहाल्छ। प्राय महिला मित्रहरूले घरमा सेलरोटी पकाउँदा पनि भोलिपल्ट साथीहरूलाई दिने बहानाले कलेजमा ल्याएर साथीसँगै आफ्नो प्रेमीलाई पनि खुवाएको धेरै देखेको छु मैले। आखिर तिनै कलेजका दिनहरू धेरै पार गरेर आइयो। हो यस्तै आनी बानीले गर्दा हामीलाई आदत बसिसकेको हुन्छ एकअर्काको, जुन आदत सम्बन्ध छुटेपछि पनि बल्झिरहन्छ घरिघरि। उसको साथीलाई भनेर हुन्छ कि कसरी हुन्छ, आफ्नो अवस्थाबारे उसम्म जानकारी पुर्याउन उद्दत भइरहन्छ मन, यो मन त्यसैले पनि होला। तर तपाईँ चाहिँ के भन्नुहुन्छ, कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। हेलो, एकदमै आवाज सुनिनँ तपाईँको मैले। लौ न, कोही हुनुहुन्थ्यो, आवाज नै आएन। आज के भइरहेको छ, दुईजना साथीको मात्रै लिन सफल भइरहेको छु म। 01-55-50-982 यो नम्बर डायल गरेर आउनुहोला है, तपाईँको पालो अब चाहिँ तपाईँ आउनुहोला। र तपाईँ यो प्रश्नको जवाब पनि लिएर आउनुहोला कि प्रेम छुटिसकेपछि पनि आफ्नो अवस्थाको बारेमा उसले थाहा पाइदिए हुन्थ्यो भन्ने किन लाग्छ होला हामीलाई, यही जवाब पनि लिएर आउनुहोला तपाईँ। अनि आउँदा मुक्तक लिएर आउनुहोला, नेमभित्र रहेको मुक्तक, तपाईँका मुक्तक सुन्नेछौँ र जवाब पनि फर्काउने प्रयत्नमा रहन्छौँ। प्रेम छुटिसकेपछि पनि आफ्नो अवस्थाको बारेमा उसले थाहा पाइदिए हुन्थ्यो भन्ने किन लाग्छ त हामीलाई, किन हो त्यो लाग्ने चाहिँ, यही विषयमा तपाईँको विचार पनि बुझ्नु छ। सुन्दा अपत्यारिलो लाग्ने तर यथार्थ कुरो के हो भने, प्रेम छुटिसकेपछि पनि उसको आफूप्रतिको भावनात्मकता कुनै न कुनै रूपले जीवित रहोस् या पुनर्जीवित भइदियोस् भन्ने अधिकांशले सोचेका हुन्छन्। यदि यतिन्जेल अन्तै मन बसिसकेको छैन भने चाहिँ, तर यस्तो सोच्नुको अर्थ ऊ फेरि पनि फर्किएर मसँगै सम्बन्ध पुनर्स्थापित गर्न आओस् भन्ने चाहिँ होइन। बरु ऊ जुन अवस्थामा छ त्यही अवस्थामा बसेर कुनै न कुनै किसिमको सकारात्मक धारणा राखिरहोस् आफूप्रति भन्ने महत्त्वाकांक्षा चाहिँ हो। यस्तै महत्त्वाकांक्षाले पनि काम गर्छ धेरै यस्तो अवस्थामा। अझ यसलाई सजिलोसँग यसरी भनौँ कि हिजो जो मान्छेको मनभरि एकछत्र रूपमा बसियो, आज एकैचोटि सम्पूर्ण रूपमा बाहिरिन मन पटकै मान्दैन। भित्रिन हतार गरे पनि बाहिरिने कुरामा भने मन पटकै मान्दैन। त्यो मनमा थोरै भए पनि ठाउँ पाइदिए हुन्थ्यो भन्ने लागिरहन्छ र त्यो ठाउँ प्राप्तिका लागि आफ्ना केही कुरा उसम्म पुर्याउन तल्लीन भइरहन्छ मान्छे। सायद मन फर्काउने बहानामा पनि त्यसो भएको हुनसक्छ। यस्ता तल्लीन भइरहँदाखेरि आफ्नो अवस्थाको बारेमा जानकारी दिइरहन पनि मन लाग्छ। कोही हुनुहुन्छ फोन सम्पर्कमा, उहाँको आवाज चाहिँ सुन्छौँ कि सुन्दैनौँ? हजुर नमस्कार। हजुर नमस्कार भाइ। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म राजु तामाङ, उदयपुर भयो। उदयपुर भन्नुभयो है? हजुर गाईघाट। ए अनि राजुजी, धेरै साथीहरूलाई लिन नसकिने हो कि जस्तो लागिरहेछ, तपाईँलाई म प्रश्नै राखिहाल्छु ल। हुन्छ हजुर। प्रेम छुटिसकेपछि पनि आफ्नो अवस्थाको बारेमा उसले थाहा पाइदिए हुन्थ्यो भन्ने किन लाग्छ हामीलाई? हजुर दाई, सायद उसलाई जसरी आफू तडपेको छ त्यसरी होइन, आफ्नो प्रगतिका कुराहरू सुनाएर यी मैले त यसो गरेँ भनेर देखाउन पनि हुनसक्छ। सुरु गर्नुहोस् तपाईँको मुक्त गाथा। हेलो हजुर, सुरु गर्नुहोस् मुक्तक तपाईँको। अब ए पक्रे दाइ, एकछिन लौ न, यस्तो नगरिदिनुहोस् न, मुक्तक अगाडि तयार पारेर फोन लाउनुहोस् न। लाइन गाह्रो पऱ्यो तपाईँले गर्दाखेरि, अरू धेरै साथीहरूलाई लिने भन्ने तयारी भइरहेको थियो। भेट्नुभयो हस्, धन्यवाद। धेरै कुट्दैन होला, समयले कहिले पनि मान्छेलाई कुट्दैन, त्यो तयारी तपाईँले गर्नुपर्ने हो। कार्यक्रम बगेर मन अलि अप्ठ्यारो अवस्थामा आयौँ आज, निकै अगाडिको श्रृङ्खला फेरि एकपटक सम्झ्यौँ। त्यतिखेर पनि फोनमा आएको डिस्टर्बले यस्तै भएको थियो। आज मात्र एकजना साथीको मात्रै मुक्तक लिएका छौँ हामीले, जाजरकोटबाट मुकेशजी आउनुभएको थियो, एकजना साथीले मुक्तक नेमै भन्नु भएन। प्रेम छुटिसकेपछि पनि आफ्नो अवस्थाको बारेमा उसले थाहा पाइदिए हुन्थ्यो भन्ने किन लाग्छ हामीलाई? मान्छे हरबखत आशाको त्यान्द्रोमा अल्झिएर बाँचिरहन्छ, प्रेम छुटिसकेपछि पनि यस्तै केही आशाहरू जीवित रहन्छन् मनभित्र। त्यो आशा भनेको उसँग कुनै दिन त भेट होला नि भन्ने पनि हो। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म आफ्नो कुरा यहाँ रोकेर उहाँसँग कुरा गर्छु। हजुर नमस्कार। नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म दाङ पञ्चगुलीदेखि एकराज ऋषि। एकराजी, अलि अन्तमा छौँ, प्रेम छुटिसकेपछि पनि आफ्नो अवस्थाको बारेमा उसले थाहा पाइदिए हुन्थ्यो भन्ने किन लाग्छ हामीलाई? यो दादा, मलाई के लाग्छ भने होइन, अब यो प्रेममा परिसकेको मान्छे, कसैलाई साँचो माया गरेको मान्छे, प्रेम छुटिसकेपछि अतीतका ती पलहरूलाई केही न केही रूपमा सम्झेर र अहिलेको त्यो के अरे आफ्नो स्थिति होइन, अलि छोटोमा भन्नुहोस् न, अलि छोटोमा सकारात्मक अथवा नकारात्मक आफ्नो पक्षलाई देखाउनको लागि होला। हस्, अब सुरु गर्नुहोस् तपाईँको मुक्त, लास्टमा छौँ हामी। भन्ज्याङ्गमा एक्लै हुँदा डराएमा तिमी, भन्ज्याङ्गमा एक्लै हुँदा डराएमा तिमी, म आउने छु चित्कार सुन्दै हराएमा तिमी, भन्ज्याङ्गमा एक्लै हुँदा डराएमा तिमी, म आउने छु चित्कार सुन्दै कराएमा तिमी, राम्री छेउ राम्रो मान्छे सबैलाई मनपर्छ, राम्री छेउ राम्रो मान्छे सबैलाई मनपर्छ, स्वीकार्नु प्रस्ताव मैले मन पराएमा तिमी, भन्ज्याङ्गमा एक्लै हुँदा डराएमा तिमी, म आउने छु चित्कार सुन्दै कराएमा तिमी। हस्तो दादा। एक्लै हुँदा भन्ज्याङ्गमा डराउनु हुँदैन थियो, एक्लै हुँदा भन्ज्याङ्गमा डराउनु हुँदैन थियो, डराए पनि डाँडै थर्किने गरी कराउनु हुँदैन थियो, एक्लै हुँदा भन्ज्याङ्गमा डराउनु हुँदैन थियो, डराए नि डाँडै थर्किने गरी कराउनु हुँदैन थियो, गएको बाटो पनि कहिले काहीँ अप्ठ्यारोमा परिन्छ कि, जाने बाटो पनि कहिले अप्ठ्यारोमा परिन्छ कि, बाटी भुल्लिने गरी जङ्गलमै हराउनु हुँदैन थियो, एक्लो हुँदा भन्ज्याङ्गमा डराउनु हुँदैन थियो, डराए पनि डाँडै थर्किने गरी कराउनु हुँदैन थियो। सुटिन्छौँ है साथीहरू, अब चाहिँ अन्तमा छौँ, अरू साथीहरू लिन भ्याउँदैनौँ हामी आज, समयले नै त्यस्तै गर्यो, के गर्ने, यो समयसँग चल्नुपर्ने अवस्थामा हामी हुन्छौँ त्यसैले पनि। र यो हप्ता मैले एउटा पत्र लिएको छु, सुभद्रा सुनार बसामाडी तिन लेवट मकवानपुरबाट पठाउनु भएको, र उहाँले तिनवटा मुक्तक पठाउनु भएको थियो, एउटा चाहिँ मैले यहाँनिर लिएँ। तिमी पृथक धारको मान्छे, म झन् पृथक विचारको मान्छे, तिमी पृथक धारको मान्छे, म झन् पृथक विचारको मान्छे, समाजको नजरमा एक भए पनि हामी तिमी त भयो पारी जङ्घारको मान्छे, तिमी पृथक धारको मान्छे, म झन् पृथक विचारको मान्छे। सुभद्रा सुनार बसमार्थी लेवट मकवानपुरका मित्रको पत्र यतिखेर लिएँ, मुक्तक लिएँ मैले। साथको मुक्तकमा यतिखेर मुक्तक लिनुपर्ने बेला भएको छ, साथको मुक्तकमा सहभागिता जनाउनुहुने सबै सबै साथीहरूलाई धन्यवाद। कार्यक्रमको अन्तमा छौँ, त्यसैले अलि हतारिएर भने, नवीन आचार्य लेटाङ सार मोरङका हुनुहुन्छ, हाल मलेसियामा हुनुहुन्छ, उहाँको मुक्तक मैले साथको मुक्तकमा लिएको छु। शून्यतामा तिमीलाई नै डाकेर ओरुने गर्छ, तिम्रै तस्विर छातीमा आज राखेर ओरुने गर्छ। शून्यतामा तिमीलाई नै डाकेर ओरुने गर्छ, तिम्रै तस्विर छातीमा आज राखेर ओरुने गर्छ। देवदास नै बनेको छ घरबार त्यागी उसले, तिम्रो खोजी गर्दा गर्दै थाकेर ओरुने गर्छ। शून्यतामा तिमीलाई नै डाकेर ओरुने गर्छ, तिम्रै तस्विर छातीमा आज राखेर ओरुने गर्छ। साथको मुक्तकुमार रबिन आचार्य लेटाङसार मोरङका हुनुहुन्छ र हाल मलेसियामा हुनुहुन्छ उहाँको मुक्तकले। तपाईँले यो कार्यक्रम भोलि www.facebook.com/bahakine मनमा हामी लिङ्क राख्नेछौँ, तपाईँले त्यहाँबाट सुन्न सक्नुहुन्छ। र आजसम्ममा यो फेसबुक पेज लाइक गर्ने साथीहरूको सङ्ख्या 4,337 पुगेको छ, खुसी लागेको छ। कार्यक्रममा पत्र पठाउनको लागि कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क CIN पोस्टबक्स नम्बर 19324 काठमाडौँ नेपालको ठेगानामा तपाईँले पठाउन सक्नुहुन्छ। र कार्यक्रम बस्ने धेरै ब्लगहरूको नाम यतिखेर मैले लिइनँ, पत्रिकाहरूमा केही अंश प्रकाशित हुन्छन्, पत्रिकाको नाम पनि लिइनँ। कार्यक्रमको अन्तमा छौँ, एउटा कुरा तपाईँलाई भन्नुपर्ने हुन्छ, अर्को श्रृङ्खला म तपाईँसँग केही माग्छु, पर्खेर बस्नुहोला। केही माग्छु तपाईँसँग, म के माग्छु म त्यो अर्को श्रृङ्खलामा नै भन्छु, त्यतिन्जेल पर्खेर बस्नुहोला। प्रेम छुटिसकेपछि पनि आफ्नो अवस्थाको बारेमा उसले थाहा पाइदिए हुन्थ्यो भन्ने किन लाग्छ? यो प्रश्नमा जवाफ दिन र सहभागिता जनाउन फोन सम्पर्कमा आउनुहुने तपाईँ, यतिन्जेल फोन गरेर पनि नलागेको तपाईँ, कार्यक्रम सुनेर बस्नुहुने तपाईँ, सबै सबैलाई धन्यवाद। प्रविधिबाट मलाई सहयोग गर्ने भोजराजीप्रति आभार व्यक्त गर्न चाहन्छु, सँगै छेउमा रहनुभयो ईश्वरजी उहाँप्रति पनि धन्यवाद। म आफ्नो जवाफ राख्दै महावीर विश्वकर्मा पनि अर्को श्रृङ्खलासम्मको लागि ओझेल पर्छु। आँसु आँसु बिचमा पनि रमाइदिन सक्छु, आँसु आँसु बिचमा पनि रमाइदिन सक्छु, भन्छौ भने अझै आँसु बगाइदिन सक्छु। आँसु आँसु बिचमा पनि रमाइदिन सक्छु, भन्छौ भने अझै आँसु बगाइदिन सक्छु। कुनै दिन त थाहा होला मेरो बारे तिमीलाई, कुनै दिन त थाहा होला मेरो बारे तिमीलाई। आँसु आँसु बिचमा पनि रमाइदिन सक्छु, भन्छौ भने अझै आँसु बगाइदिन सक्छु। कुनै दिन त थाहा होला मेरो बारे तिमीलाई, त्यतिन्जेललाई यिनै आँसु जमाइदिन सक्छु। आँसु आँसु बिचमा पनि रमाइदिन सक्छु, भन्छौ भने अझै आँसु बगाइदिन सक्छु। हवस् जान्छु, अर्को हप्ता आउँछु नि, नमस्कार। Tiro.